चलिए जी, अब अल्फाज की वजाहत देखते हैं। पहले अस्मा देखेंगे। उम्मतिन, हमजा मीम मीम से, जमात और गिरोह का माना। एक अकीदे और एक नजरिए के हामिल लोग। अल मुनकर, नून काफ्रा से, वो चीज जिसका अकल और शरीयत इनकार करे। नुकर से है, इनकार बीसी से होता है, यानी जिसको इंसान पहचानता न हो, अनजान। और अल मारूफ भी अस्मा में से था, भलाइयां। आइन राफा है, जानी पहचानी चीज, पहचान का माना आता है इसमें। अल्फा सेकोन, नाफरमानी करने वाले। फा सीन काफ से, फिस्क फसका, हदों से निकलने को कहते हैं, लिमिटेशंस को क्रॉस करना। अदन, तकलीफ और अजियत के मानों में। अल अदबार, पीठे। दाल बार रॉ इसका रूट है, दुबर की जमा है, बैक को कहते हैं। इसी से फिर तदब्बुर, मुदब्बिर लफ्ज है, क्योंकि उसमें भी पीछे इंसान जाता है किसी चीज के। लतु, द्वार, दाल लाम लाम, आजिज होने को कहते हैं, जिल्लत के मानों में। हैबलिन, दो दफा आया है ये, हबल रस्सी को कहते हैं, हा बा लाम इसका रूट है। अब रस्सी क्या होती है, एक जरिया होती है, एक मीन होता है दो चीजों के बीच में। तसव्वुर में लाएं जरा आप कोई चीज, मिसाल है कि पानी में, अपने कुएं में से पानी निकालना है, तो रस्सी को एक सिरे पे डोल बांध देते हैं, दूसरी तरफ आपका हाथ होता है। अब हाथ खींचते जाते हैं तो रस्सी भी खींचती जाती है। तो इसी तरह फिर इसको ताल्लुकात के मानों में दिया जाता है कि ताल्लुकात की भी तो डोरियां ही होती है ना, जो बनती हैं बीच में। गदब, ये भी इसमें से है, गाइन द्वाद पा, गजब गुस्से को कहते हैं, जिसमें इंसान का दौराने खून तेज हो जाए। अल मस्कना, सीन का अफनून से, सकना कहते हैं ठहर जाने को, तो मस्कना ऐसी गुर्बत के वक्त ठहरा हुआ लगे, हैंड टू माउथ, ऐसे दिन फिर गुजरते भी नहीं है ना, और या इंसान अपने घर का ही हो जाता है, ज्यादा फालतू बाहर नहीं जाता कि जाएंगे तो कुछ माल लगेगा, ज्यादा कुछ करना पड़ेगा, वही लफ्ज फिर इसमें आ गया मस्कनत में। आगे देखते हैं। सवान, बराबरी के मानों में। खैरन, खा या रा से, भलाई। माल को भी खैर कहते हैं और एक आम माना भी है भलाइयों के लिए। सिर्रुन, सिर स्वाद रौरा इसका रूट है, पाले को कहते हैं। पाला क्या होता है, सख्त ठंडक जो खेतियों को तबाह कर दे। इस लफ्ज में दो मानी पाए जाते हैं, सख्त ठंडक भी, जैसे कभी सर्दियों में अपने लोगों से सुना होगा, खास तौर पे देहातों में, आज बड़ा पाला लगा, पाला पड़ा, ठंडक के मानों में। तो बुनियादी तौर पे एक ऐसी ठंडी हवा होती है कि जिससे फसलें फिर तबाह होती है। इसी तरह सिर शोले की आवाज को भी कहते हैं। अब देखिए बिल्कुल उलट मानी हो गया ना, वहां ठंडक थी, यहाँ शोला, लेकिन अगर आप गौर करें ना तो एक रब्त है, और वो क्या कि जब सख्त ठंडी चीज को भी हम पकड़ते हैं ना तो एकदम गर्म लगती है जी, वही है ये चीज। बितानतन, दिली दोस्ती। बा तो नून से है ये रूट, आदमी का वो खालिस दोस्त जिस पर भरोसा करके राज अफशा कर दे। बतन से पेट से है ना, बतन पेट, एक दफा उसके अंदर बहुत सारी चीजें होती है ना, और ये एक जगह को घेर लेता है, جو لحاف کا اندر کا حصہ ہوتا ہے نا اس کو بھی بطن کہتے ہیں. قرآن پاک میں آتا ہے بطائنہا من الاستبرق, کہ جنتیوں کو جو اوڑھنے کی چیزیں دی جائیں گی ان کے اندر کے حصے جو سب سے ہم لوگ ہلکے لگاتے ہیں تو وہ بھی ریشم کے ہوں گے. تو بہرحال بتانا بتانت کون سی دوستی کہ جس میں پھر ہم راز ہوتے ہیں, جیسے بدن اور پیٹ کے بھی پیٹ سے کچھ چھپتا نہیں تو اسی طرح وہ بھی آتا ہے. اس کے بعد ہے خبالن, خا با لام سے ہے فساد کے معنوں میں. خبال کہتے ہیں ایسا فساد اور خرابی, ایسا فساد اور خرابی جس کا اثر عقل پہ آئے تم عقل پھیر دیں گے. آگے دیکھیے افواہہم, منہ ان کے, فاہن یفوہن کی جمع ہے یہ افواہ, یہ جو ہم اردو میں کہتے ہیں نا افواہ پھیل گئی وہ بھی اسی سے ہے کیونکہ منہ سے نکلتی ہے نا, اور آج کا منہ تو بہت ہی بڑا ہے میڈیا. چلے صدور صدر کی جمع, پیچھے گزر چکا ہے اس کی ڈسکرپشن کسی چیز کا بنیادی حصہ. آگے دیکھیے الانامل انگلیاں, انملتن کی جمع ہے انامل, یہ جو انگلیوں کے آگے کے حصے ہوتے ہیں نا پورے اس کو کہتے ہیں. اصبیہ بھی آتا ہے لیکن انامل آگے کے حصے. افعال کو دیکھتے ہیں, خرجت نکالی گئی, خارا جیم سے, اخراج ان مصدر ہے, افعال ان باب ہے, مجھول ہے ماضی مجھول پیسیو وائس. تامرونا تم حکم کرتے ہو, حمزہ میم را سے فعل مدارے ہے. تنہونا کا بھی یہی ڈسکرپشن ہوگی صرف ترجمہ فرق ہے, تم منع کرتے ہو اس کا اپوزٹ ہے یہ. یدر روکم دعد رو رو اس کا روٹ ہے, وہ نقصان دیں گے تم کو فعل مضارے. یولوکم واو لام یا سے وہ پھیر دیں گے تم سے فعل مضارے, جمع کا صیغہ ہے یہ. یون سرون نون سوادرا وہ مدد کیے جائیں گے, یہ بھی مضارے مجھول ہے. سکیفو سا قافا وہ پائے گئے, ماضی مجھول کا صیغہ ہے یہ. دوری بد بھی اسی طرح سے مار دی گئی, ماضی مجھول. یقتلونا قاف تا لام سے وہ قتل کرتے ہیں, قتل مصدر سے وہ قتل کرتے ہیں مضارے جمع کا صیغہ ہے یہ. اصب انہوں نے نافرمانی کی, آئین سوادیا سے ماضی معروف کا صیغہ ہے. یا تدون اعتداء ان سے حدوں سے گزرنے والے, آئین دال و اس کا روٹ ہے. ہونا وہ تلاوت کرتے ہیں, تلا یتلو تلون پیچھے لگنا. پھر آگے دیکھیے جو نیا کوئی لفظ ہے اگر ہمارے لیے, فروح وہ نہ شکری کیے جائیں گے اس کی, کافارا اس کا روٹ ہے, نہ شکری اور انکار کرنے کے معنوں میں, یہ بھی مجھول کا صیغہ ہے. اصابت سواد و با سے پہنچی اس کو, ماضی کا صیغہ ہے یہ. صوب مصیبت بھی اسی سے لفظ پہنچنا. تکت ہو ہا لام کاف اس کا روٹ ہے, پھر ہلاک کر دیا اس نے اس کو. لا تتخذو حمزہ خازال اس کا روٹ ہے, نہ تم پکڑو فیلے نہیں ہے یہ. لا یالونکم نہ وہ کمی کریں گے تم سے, حمزہ لام واو اس کا روٹ ہے, مضارع کا جمع کا صیغہ ہے. تخفی چھپاتے ہیں, خاف آیا اس کا روٹ ہے. آج بہت سارے مجھول کے صیغے آ رہے ہیں. پھر آگے تو حبونہم و یحبونہم, دونوں لفظ وہاں ہم اور یہاں کم. ہا با با اس کا روٹ ہے, خوب محبت کو کہتے ہیں, اور دونوں مضارع کے صیغے. ازو کاٹ دیتے ہیں. عین دواد دواد اس کا روٹ ہے. ادا یا ادو کاٹ دینا, دانت سے پکڑنا, غصے سے کاٹنا. پھر انتم اوپر لفظ تھا. عین نون تا اس کا روٹ ہے. دین اور بدن کا ضرر یعنی صحت, اور دین بھی گاڑ دیں گے. تسوہم سین واو حمزہ سے, سو یہ بھی فعل ہے. یفرحو فاراحا فرحا فرحت, خوشی کے لیے خوش ہوتے ہیں. یعنی یہاں خراب پانوں میں خوشی ہے کہ تمہاری تکلیف پہ یہ خوش ہوتے ہیں. تصبرو تم صبر کرو, سواد با رو. اور تتکو تم تقوی اختیار کرو, واو کافیہ دونوں مضارع کے صیغے ہیں. لا یضرکم نہ ضرر دے گا تم کو, دعات رو را سے مکر ان کا.